تناسری محلہ پہلا آرتی اک اوہنکار ستگر پرساد گگن میں تھال رب چند دیپک بنے تارکا منڈل جنک موتی توپ مل آن لو پاون چبرو کرے سگل بن رائے پلنت جوتی کیسی آرتی ہوئے اب کھنڈنا تیری آرتی انہتا شبد وجنت تیری سہس تب نین نان نین ہے تو ہی کون سہس مورت ننائک تو ہی سہس پد بمل نان ایک پد گندھ بنا سہس تب گندھ ایو چلت موہی سب میں جوت جوت ہے سوئے تس کے چانن سب میں چانن ہوئے گر ساکھی جوت پر گھٹ ہوئے جوت اس پاوے سوارتی ہوئے ہر چرن کمل مکرند لو بھیت منو آن دنو موہے آہی پیاسا کرپا جالے رے نانک سارنگ کا ہوئے جاتے تیرے نام واسا نام تیرو آرتی مجن مرارے ہر کے نام بن چھوٹے سگل پسارے نام تیرو آسنو نام تیرو پرسا نام تیرا کیسرو لے چھتکارے نام تیرا امبھولا نام تیرو چندنو پاس جپ نام لے تجھے کو چارے نام تیرا دیوا نام تیرو باتی نام تیرو تیل لے ماہی پسارے نام تیرے کی جوت لگائی پیو جیارو بھون سگلارے نام تیرو تاگا نام پھول مالا پار اٹھارے سگل جھٹھارے تیرو کیا تجھے کیا یار تو نام تیرا تو ہی چبر تنارے دس اٹھا اٹھ سکے چارے کھانی اے ہے ورتن ہے سگل سنسارے کہ رب داس نام تیرو آرتی سات نام ہے ہر بھوگ تمہارے توپ دیپ تیت ساج آرتی وارن جاؤ کملا پتی منگلا ہر منگلا نت منگل راجا رام رائے کو اوتم دیارا نرمل باتی تو ہی निरंजन कमला पाती रामा भगत रामानंद जाने पूरन परमा नंद पथाने मदन मूरत पै तारे गोबिंदे सैन पढ़े पाज परमानंदे सुन संदेया तेरी देव देवाकर अधपत आद समाई सिद्ध समाद अंत नहीं पाया लाग रहे सरनाई ले हो आरती हो पुरख निरंजन सात गुर पूजो पाई ठाडा ब्रह्मा निर्म विचारे अलख ना लखेया जाई तत तेल नाम किया बाती दीपक दे उजियारा जोत लाए जग दीस जगाया बूझे पूजन हारा पंचे शब्द यादवाजे संगे सारंग पानी कबीर दास तेरी आरती कीनी निरंकार निर्बानी गोपाल तेरा आरता गोपाल तेरा आरता जो जन तुमरी भगत करंते तिनके काज सवारता गोपाल तेरा आरता गोपाल तेरा आरता जो जन तुमरी भगत करंते तिनके काज सवारता काल सीधा मांगो कियो हमरा खुशी करे नित्य जियो पनिया शादन नीका अनाज मंगो सत सीका गौ पैस मंगो लवेरी एक ताजन तुरी चंगेरी घर की गीहन चंगी जन तना लेवे मंगी गोपाल तेरा आरता गोपाल तेरा आरता सवैया पाए गए जब ते तुमरे तब ते को आंख करे नहीं आन्यो राम रहीम कुरान कुरान अनेक कहे मत एक ना मान्यो सिमरत शास्त्र वेद सब है वह भेद कहे हम एक ना जान्यो सिरियस पाल कृपा तुमरी कर मैं ना कहो सब तोहे बखान्यो सिरियस पाल कृपा तुमरी कर मैं ना कहो सब तोहे बखान्यो तोहरा सगल द्वार को छाड़ के गए हो तुहारो द्वार बाहे गहे की लाज अस गोविंद दास तुहार सगल द्वार को छाड़ के गए हो तुहारो द्वार واہِ جہِ کی لاج اس گوبند داس توہار۔ تھر کر بیسو ہر جن پیارے، تھر کر بیسو ہر جن پیارے، ستگر تمہارے تاج سوارے، ستگر تمہارے تاج سوارے، دوست دوت پرمیسر مارے، دوست دوت پرمیسر مارے، جن کی پیج رکھی کر تارے، جن کی پیج رکھی کر تارے، بادشاہ شاہ سب وس کر دینے، بادشاہ شاہ سب وس کر دینے، امرت نام مہارس پینے، امرت نام مہارس پینے، نرپ ہوئے پجو بھگوان، نرپ ہوئے پجو بھگوان، سادھ سنگت مل کینو دان، سادھ سنگت مل کینو دان، سرن پرے پربھ انتر جامی، سرن پرے پربھ انتر جامی، نانک اوت پکری پربھ سوامی، نانک اوت پکری پربھ سوامی، سرن پرے پربھ انتر جامی، سرن پرے پربھ انتر جامی، نانک اوت پکری پربھ سوامی، نانک اوت پکری پربھ سوامی، واہِ گرو جی کا خلصہ، واہِ گرو جی کی فتح۔ واہِ گرو ڈنڈات بندن انک بار، سرب کلا سمرتھ سرب کلا سمرتھ، کلا سمرتھ डोलन तेरा खो प्रभु नानक दे कर हत गुरु जैसा नहीं को दे गुरु जैसा नहीं को दे जिस मस्तक पग सुलागा सेव इस मस्तक पग सुलागा सेव सुलागा सेव गुरु जी के दर्शन का बल जा जप जप जीवा सतगुर ना पार्धम पूरन गुरुदेव कर कृपा लगूं तेरी सेव लगूं तेरी सेव आनंद गुण निदान गुरु गरीब निवास गुरु गरीब निवास हर चरण सरन कलेयान करन हर चरण सरन कलेयान करन हर चरण सरन कलेयान करन हर चरण सरन कलेयान कर प्रभु नाम पतित पावनो प्रभु नाम पतित पावनो हर चरण सरन कलेयान करन हर चरण सरन कलेयान करन साध संग जप निसंग जप निसंग साध संग साध संग जपन संग संग जपनी संग जाम काले पिसना खावनो जाम काले पिसना खावनो हार चरण सरन कले हर चरण सरन कलेयान करे प्रभ नाम पतित पावनो प्रभ नाम पतित पावनो हर चरण सरन कलेयान करन हर चरण सरन कलेयान करन मुक्त जुगत अनक सुख अनक सुख जुगत अनक सुख हर भगत लावे ना लावनो हर भगत लावे ना लावनो हर चरण सरन कलेयान हर चरण सरन कलेयान करेन हर चरण सरन कलेयान करेन प्रभ नाम पतित पावनो प्रभ नाम पतित पावनो हर चरण सरन कलेयान करन हर चरण सरन कलेयान करन प्रभ दर्श लुभ दास नानक दास नानक दास दास दास प्रभ दर्श लुभ दे दास नानक दास नानक प्रभु दर्श लुभ दे दास नानक बाहर जोन न तावनो बाहर जोन न तावनो हर चरण सरन कल्याण करन हर चरण सरन कल्याण करन हर चरण सरन कल्याण प्रभ नाम पतित पावनो प्रभ नाम पतित पावनो हर चरण सरन कल्याण करन हर चरण सरन कल्याण करन हर चरण सरन कल हर चरण सरन हर चरण सरन कल्याण सूरज किरण मिले जल का जल हुआ राम सूरज किरण मिले जल का जल हुआ सूरज किरण मिले जल का जल हुआ सूरज किरण मिले جل کا جل ہوارا جوتی جوت رلی جوتی جوت رلی سمپورن دھیارا سورج کرن ملے جل کا جل ہوارا سورج کرن ملے جل کا جل ہوارا करता आप भुगता। आप करता आप भुगता आप कारण किया। आप कारण किया बिनवंत नानक से जड़ है। बिनवंत नानक से जान है जिन्हें हर रस पिया। सूरज किरण मिले जल का जल हुआरा। सूरज किरण मिले जल का जल हुआरा। ज्योति ज्योत रली ज्योति ज्योत रली ज्योति ज्योत रली संपूर्ण दियारा। सूरज किरण मिले जल का जल हुआरा। सूरज किरण मिले जल का जल हुआरा। जल का जल हुआरा। जल का जल हुआरा। राम वाहे गुरु। मेरे राम हर जन के हो पल जाई। मेरे राम हर जन के हो पल जाई। मेरे राम हर जन के हो बल जाए। के सका कर चवर ठुलावा। के सका कर चबर ठुलावा। चरण तूड़ मुख लाई। मेरे राम हर जन के हो बल जाई। मेरे राम हर जन के हो बल जाई। आग ठड़े हर संत तुम्हारे जिन कर तन हर नामा आग ठड़े हर संत तुम्हारे जिन कर तन हर नामा परवान गणी से ये आए सफल तिना के कामा परवान गणी से ये आए सफल तिना के कामा सफल तिना के कामा सफल तिना के कामा मेरे राम हर जन के हों बल जाई मेरे राम हर जन के हों बल जाई जन्म मरण दोहू में नाही जन पर उपकारी आए जन्म मरण जन पर उपकारी आए जी दान दे भगति दान हर सोलेन मिलाए दान दे भक्ति दान हर सोलेन मिलाए हर सोलेन मिलाए हर सोलेन मिलाए मेरे राम मेरे राम हर जन के हों बल जाई मेरे राम हर जन के हों बल जाई के सरकार कर चबर ठुलावा कर चबर ठुलावा चरण तूड़ मुख लाई मेरे राम हर जन के हों बल जाई मेरे राम हर जन के हों बल जाई सच्चा अमर सची पातशाही सचे से तीरा ते सच्चा अमर सची पातशाही सचे से तीरा ते सच्चा सुख सची वडेहाई जिसके से तिन जाते सच्चा सुख सची वडेहाई जिसके से तिन जाते जिसके से तिन जाते जिसके से तिन जाते मेरे राम हर जन के हो बलि जाही मेरे राम हर जन के हो बल जाई पत्था फेरी पानी टोवा हर जन के पीसन पीस कमावा पत्था फेरी पानी टोवा हर जन के पीसन पीस कमावा नानक की प्रभु पास बिनती तेरे जन देखन पावा नानक की प्रभु पास बिनती तेरे जन देखन पावा तेरे जन देखन पावा तेरे जन देखन पावा मेरे राम हर जन के हो बलि जाही मेरे राम हर जन के हो बलि जाही केसा का कर चबर टुलावा कर चबर ठुलावा केसा कर चबर ठुलावा चरण तूड़ मुख लाई मेरे राम हर जन के हो बलि जाही मेरे राम हर जन के हो बलि जाही मेरे राम हर जन के हो बलि जाही वाह। واہِ گرو प्रीत हम तुम सो जोरी सती प्रीत हम तुम सो जोरी सती प्रीत हम तुम सो जोरी सची प्रीत हम तुम सो जोरी तुम सो जोरे अवर संग तोरी तुम सो जोरे अवर संग तोरी सची प्रीत हम तुम सो जोरी सची प्रीत हम तुम सो जोरी तुम सो जोरे अवर संग तोरी तुम सो जोरे अवर संग तोरी सची प्रीत हम तुम सो जोरी सची प्रीत हम तुम सो जोरी तुम चंद तो हम पे है चकोरा जो तुम चंद तो हम पे है चकोरा सची प्रीत हम तुम सो जोरी सची प्रीत हम तुम सो जोरी माधवे तुम न तोरो तो हम नहीं तोरे तुम सा तोरे कवन सो जोरे जो तुम दीवरा तो हम बाती जो तुम तीरथ तो हम जाती जय है जय है जाओ तहां तेरी सेवा तुम सो ठाकुर और न देवा तुम सो ठाकुर और न देवा फांसा पासा पग ते हीत गवे रब दासा पगत हेत गवे रब दासा साची पीत हम तुम सो जोरी साची प्रीत हम तुम सो जोरी तुम सो जोरे अवर संग तोरी तुम सो जोरे अवर संग तोरी साची प्रीत हम तुम सो जोरी साची प्रीत हम तुम सो जोरी साची प्रीत हम तुम सो जोरी वाहे गुरु वड़ा तेरा दरबार सच्चा तुझ तख्त सिरशाह पातशाह ने चल चार छत पौड़ी वड़ी वड़ा पार तेरा मर्तबा रंग रंग निकल जपन करतबा जिया अंदर जियो सब की जान ला सब कुछ तेरे वास्ते तेरा करपला तेरे घर नंद बुलाई पुद कर मार महता तेज अपना आप जर सर्व कला भरपूर दिसे जत कता नानक दास दा तुझ आगे बिनवता तेरा तेरा नाम सत है नाम सत है श्री वाहेगुरु वाहेगुरु पौड़ी वड़ी वड़ा पार तेरा मर्तबा रंग प्रंग नेक ना जप करतबा जिया अंदर जियो सब कुछ जान ला सब कुछ तेरे वास तेरा कर पला तेरे कर आनंद वधाई तुद कर माण महता तेज अपना आप जर सर्व कला भरपूर दिसे जगता नानक दास दास तुझे आगे दिन बता शोक पवन गुरु पानी पिता माता धरत महत दिवस रात दोए दाई दाया खेले सगल जगत चंगे आईया बुरे आईया वाचे धर्म हादूर करमिया पोय अपनी केने रहे दूर जिनी नाम ते आया गए मसकत काल नानक ते मुख युजले केती छुटी नाल जिनी नाम ते आया गए मसकत काल नानक ते मुख युजले केती छुटी नाल वाहे गुरु जी का खालसा वाहे गुरु जी की फतेह।